आफूले सम्झे लाई हाल्थ्यो बाडुकी साँच्चै मर्यो मेरो रानी लाउँदैन खुर्की बिर्स्यो भनी चल्ने छैन मेरो यो डुडुकी मेरो यो बैसाले के गरायो बोल्न खोज्छ आट पानी आउँदैन के गर्दैछु पत्नी पाउँदैन यस्तै यस्तै पागलपन हुनाले भएको अलि माया पनि कता हरायो यस्तै यस्तै पागलपन हुनाले भएको अलि माया पनि कता हरायो पक्का गरौला नि आउँदो यो सालैमा नत्र जाला भइसकेर लाजैमा लाजैमा मेरो यो बैसाले के गरायो बोल्न खोज्छु आट पनि आउँदैन के गर्दैछु पत्नी पाउँदैन यस्तै यस्तै यस्तै यस्तै पागलपन हुनाले भएको अलि माया पनि कता हरायो यस्तै यस्तै पागलपन हुनाले भएको अलि माया पनि कता हरायो के गरायो बोल्न खोज्छु आट पनि आउँदैन के गर्दैछु पत्नी पाउँदैन यस्तै यस्तै यस्तै यस्तै पागलपन हुनाले भएको अलि माया पनि कता हरायो यस्तै यस्तै पागलपन हुनाले भएको अलि माया पनि कता हरायो